नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा बसाइली राज पनि हामी तपाईँसँगै कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौं दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म र विशेष गरी यो समयमा रहेर तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउने गर्छौं। आउन चाहनुहुन्छ आफ्नो घर परिवारको लागि कुनै सन्देशहरू छ सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-65-63-332 र 056-65-63-333 दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर विश्वधर्म तपाईँको सम्झना सन्देशहरूलाई साट्ने गर्छौँ र आज पनि हामी उपस्थित भएका छौँ। हरेक खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ, कहिले नेपाली लोकगीत सङ्गीतहरू राख्छौँ, कहिले आधुनिक गीत सङ्गीतहरू, कहिले नेपाली चलचित्रका गीत सङ्गीतहरू तपाईँको लागि राख्ने गर्छौँ र आजको अर्पण समर्पणको यो श्रृङ्खलामा भने नेपाली आधुनिक गीत सङ्गीतको बजारमा भित्रिएका गीत सङ्गीतलाई तपाईँको माझमा राख्नेछौँ र यति बेला कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलामा उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हजुर सुन्नु भएन कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट कोराकबाट के भन्नु पर्यो सनक तमाङ सनक तमाङ हजुर अनि के छ सनकजी हिजो आज के गर्दै हुनुहुन्छ? एकदम घाम चर्किरहेछ एकदम बढी गर्मी भइरहेछ है राम्रोसँग आफ्नो ख्याल गर्नु होला पानी टन्न पिउनु होला गर्मी समयमा धेरै पानी पिउनुपर्छ पानी टन्न पिउनुहोस् अनि बस्नुहोस् रेडियो अर्पणलाई माया गर्नुहोस् है अनि तपाईँको सम्झनाहरू कसको लागि छ आज सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ सायद तपाईँको त्यो ठाउँमा अलिकति नेटवर्क छैन कि जस्तो लाग्यो सम्झिनुहोस् कसलाई सम्झिनुहुन्छ सनकजी आउनु भएको थियो यति बेला र उहाँसँग कुराकानी त भयो तर राम्रोसँग चाहिँ कुराकानी हुन सकेन अलिकति नेटवर्कको कारणले गर्दा पनि होला अलिकति समस्या भएर पनि होला र तपाईँ आउन चाहनुहुन्छ यो समयमा आफ्नो घर परिवारलाई सन्देशहरू छोड्न चाहनुहुन्छ अथवा सम्झनाहरू राख्न चाहनुहुन्छ घर परिवारसम्म भनेदेखि चाहिँ फोन गर्नुहोस् 056-65-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट हाम्रो प्रेम कुमारी है के छ खबर? मेरो पनि ठिक छ। खाजा खानुभयो? खानु भएको छैन? बेला भएको छैन? ठिक छ, बिस्तारै बिस्तारै बढाएर खानु होला है। अनि तपाईँको सम्झना सन्देशहरू आज कसको लागि छ त? धन्यवाद। अनि अर्को सुनाउनुलाई अनि मेरो घर परिवार अनि मलाई प्रेम कुमारी भनेर चिनेमा हुन्छ। प्रेम कुमारीजी अहिले भने छुट्याउ नमस्कार। नमस्ते। प्रेम कुमारी आउनु भएको थियो यति बेला माडीबाट र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग पनि कुराकानी गरिहाल्छु। हेलो हेलो हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म कोराकदेखि कुमार लामा कोराकदेखि कुमार लामा हजुर अनि के छ कुमारजीको हाल खबर? ठिकै छ अनि दिदीको? मेरो पनि ठिकै छ अनि खाजा खानु भयो त? मेरो भइसक्यो हजुर अनि तपाईँको सम्झना सन्देशहरू आज कसको लागि छ? फर्स्ट अफ अल हजुरलाई धन्यवाद टेक्निसियन बनाउने दादाको लागि हजुर मसँग बस्नु हुने मेरो साथीहरू सम्पूर्णका लागि र मेरो साथीहरू तिलक रूपचान प्रेम रमेश र मेरो घर परिवारको लागि र मलाई चिन्ने भन्दा नचिन्नेहरूलाई सुनाउन चाहन्छु। हुन्छ अहिले भने छुटौँ है। नमस्ते नमस्कार अर्पण समर्पणको यस श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ सुना 5563332 र 5563333 यो बाटो तपाईँको लागि खुल्दैछ। यति बेला भने एउटा आवाज तपाईँको लागि राख्छु, मेरो खुसीले नै मैलाई आँसु दिने। तडपाई माचिने निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ। तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म हामीले यति बेला पुर्याइराखेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0556533332 र 0556533333 यो बाटो तपाईँको लागि खुल्लैछ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा, राज्यको सङ्केत चाहिँ मिलेको थियो मलाई, तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन। कोही साथी फेरि पनि हुनुहुन्छ, आउने तर्खरमा हुनुहुन्छ। 0556533332 र 0556533333 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। लगभग 3 बजेसम्म खुल्ला पनि रहन्छ। र यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्कार दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट सञ्जय चेपाङ। हजुर, अनि के छ सञ्जयजी हाल खबर? ठिकै छ दिदी, पानी पर्न सकेन, त्यही हो, मकै मरिरहेछ। मकै मरिरहेछ, घाम चर्किरहेछ, एकदम गाह्रो भइरहेछ है। हजुर दिदी, त्यही हो। अनि धेरै समय पछाडि आउनु भयो है? कहाँ दिदी, किसान कहाँ, त्यही हुने के, मकै गोड्नु त्यही हो, काम भयो है। ठिकै छ, अहिले चाहिँ बरु यति बेला चाहिँ अलिकति फुर्सद भएको छ है। अब फुर्सद हुन आँटेको छ कि दिदी, मकै मरिरहेछ, त्यही हो, मकै गोडेर तुन आँटेको छ कि। ल ठिकै छ, अब अलि ख्याल गर्नुहोस् आफ्नो है। त्यही हो दिदी, धुलै धुलो छ, के गर्नु र। अनि आज कसलाई सम्झिन चाहनुहुन्छ अर्पण समर्पण मार्फत? सबै साथीहरूलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई। हुन्छ, अहिले मैले सुझाउ है, सम्झौँ भने सबै साथी कसैलाई सम्झिँदा कोही रिसाउनु होला होइन, सबैजनालाई। हुन्छ, छुट्टौ, नमस्कार। सञ्जय हुनुहुन्थ्यो यति बेला, धादिङबाट आउनु भएको थियो। र अर्को साथी पनि आइसक्नु भएको छ, 0556533332 र 33 बाटो खुल्दैछ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? किसान तामाङ बोल्दैछु, सोरहा चोकबाट। किसान तामाङ हजुर, के गर्नुहुन्छ किसानजी?

साटासाट गर्छौँ, विशेष गरी तपाईँको घर परिवारसम्म सन्देशहरूलाई छोड्छौँ, सम्झनाहरूलाई छोड्ने गर्छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? पर्साबाट विज्ञान श्रेष्ठ। हजुर, के गर्नुहुन्छ विज्ञानजीले? पसल छ। के को पसल छ? भने पछाडि अहिले एकदम गर्मी बढिरहेछ, व्यापार एकदम राम्रो भइरहेछ है? हजुर, गर्मी बढ्दैछ, व्यापार एकदम राम्रो भएको छ होला है भनेको कि? गर्मी त एकदम बढेको, राम्रै हुन्छ है। ल ठिक छ, अनि आज अर्पण समर्पणमा आउनु भएको छ, तपाईँको सम्झना सन्देशहरू कसको लागि छ? सर्वप्रथम हजुरलाई धन्यवाद, कन्ट्रोल रुमको दादालाई, अनि अर्पण हल युनिटलाई, अनि मेरो घर परिवार, मेरो फ्यामिली परिवारलाई, अनि मेरो आफन्तहरूलाई, अनि तनवको साथी रबिना, सबिना, नबिना, अनि उता पाल्पा गर्नु निकारा प्रेम, अनि अहिले मारीबाट आउने प्रेम कुमारीलाई, अनि अहिले आज नयाँ बनेको साथी कमान्डर राणा मगरलाई, सम्पूर्ण मलाई विज्ञान श्रेष्ठ भए चिन्ने नदिने सम्पूर्णलाई। हुन्छ, अहिले पनि छु है। हस् त, नमस्कार। नमस्ते। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ, तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवार, तपाईँको साथी सङ्गीसम्म हामीले पुर्याइराखेका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रागबाट प्रवीण तामाङ। अनि के गर्नुहुन्छ प्रवीणजीले? हजुर, खाजा खानुभयो कि खानु भएको छैन? खाजा खानुभयो कि छैन भनेको कि? बिस्तारै बिस्तारै खानुहोस् है। अनि आज अर्पण समर्पणमा आउनु भएको छ, सम्झना सन्देशहरू कसको लागि छ? धन्यवाद। अनि साथीहरू अघि भर्खरै आउनु भएको थियो सुन मक्तानलाई, मलाई दिनु दिने सम्पूर्णलाई। हुन्छ, अहिले पनि छु है। नमस्कार, अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ, र तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ। अझै पनि तपाईँसँग कुराकानी गर्ने इच्छा थियो, तर के गर्नु, समय छैन। भोलि हामी फेरि अर्पण समर्पणको श्रृङ्खला लिएर आउने नै छौँ। यदि जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी फोन गर्नुहुने, प्रयास गर्नुहुने तपाईँलाई धन्यवाद। www.radioarpan.com.np लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यति जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। जीवनका लागि